अब स्वर त चिने चिने जस्तो लाग्यो हो है, यो आँखाले थम्न सकेन कि लोड सेडिङ। मैले सुरुमै भनेको थिएँ नि त लोड सेडिङ नाति हो भनेर, अनि आफू नसुन्ने मेरो नातिको कान के भन्छ यो कान चेक गर्नु पर्यो जस्तो छ है। लोड सेडिङको पछाडि के हो अरे? लोड सेडिङ श्रेष्ठ। यो मेरो नातिको नाम एकदमै यो युनिक भन्छ के हो इङ्ग्लिसमा, एकदमै राम्रो लाग्यो मलाई है। अनि यो नाम अनुसारको काम पनि हो कि होइन? मैले चिनिसकेँ होइन नाति, ल उखान टुक्कतिरै जाउँ है त। ल उसो भए उखान टुक्कको आधी अंश म सोध्छु, आधी अंश चाहिँ मेरो नातिले मिलाउनु पर्छ। रेडी? इङ्ग्लिसमा रेडी भने के तयारी हो? ल उसो भए पछाडिको बाघ छ, बाघले पनि खाँदैन, बाघले पनि खाँदैन रे। ल के खाँदैन कुन्नि? यो अगाडिको भाग चाहिँ मिलाउनु पर्यो, बाँकी भाग चाहिँ ल लोड सेडिङ जी। ल तपाईँलाई हजुरबाले चाहिँ त्यो उखानको आधी भाग सोध्नु भएको छ, अगाडिको भाग चाहिँ के हो भनेर तपाईँले भन्नुपर्ने हुन्छ। पछाडिको भाग रहेको छ बाघले पनि खाँदैन। अब अगाडिको भाग के होला तपाईँले पुरा गर्नु पर्यो, खाली ठाउँ भर्नु पर्यो, रिक्त स्थानम भरायति भन्नु पर्यो क्या। अगाडिको भाग के होला हजुर? पछाडिको भाग रहेको छ बाघले पनि खाँदैन। अगाडिको भाग के होला? के होला नाति? ल गाह्रो पो पर्यो है, के गरौँ होला उसो भए? एकचोटि प्रयास नाम गर्ने हो कि लोड सेडिङजी, अन्य सहभागीहरूलाई पनि पालो दिनुपर्छ अब के होला भनेर जान्नको लागि कार्यक्रम सुन्दै गर्नु होला। अहिले भने छुट्यौँ है? हुन्छ, नमस्कार। पर्साबाट लोड सेडिङ श्रेष्ठजी आउनु भएको थियो, उहाँले मिलाउन सक्नु भएन, तपाईँ पनि आउन सक्नुहुन्छ 0556533332 अनि 0556533333। यति बेला कोही सहभागी हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्कार। नमस्कार हजुर राज, खै तपाईँसँगै कुराकानी गर्दै हो राजजी। यो मलाई एउटा गीतको याद आयो कि नाति। कुन गीतको हजुर? गाइदिउँ ल भन्नु। साँच्चै गाउनु गाउँ। सिमसिमे पानीमा जानले बेमान भन्ठाउँ चाहिँ फोनले बेमान गर्छ कि चौतारीमा ल खत्तम भने जस्तै कि है, यस्तै गाइदिने कस्तो हुन्छ? फोनले बेमान गरिरहेछ है। अब होइन खै अघि लोड सेडिङजीको आवाज पनि हामीलाई सुन्न गाह्रो गाह्रो भइरहेको थियो, फेरि अहिले कोही सहभागी आएर पनि गइसक्नु भयो किन हो भनेर। 0556533332 अनि 0556533333 तपाईँको लागि खुल्ला गरेका छौँ, आउनुहोस् सहभागी हुनुहोस् र तपाईँहरूमध्ये एकजनालाई विजेता पनि गराउँछौँ। विजेताले पाउनुहुनेछ मनकामना फ्यान्सी स्टोर्स रत्नगर 2 हाई स्कुल रोड चितवनबाट आकर्षक पुरस्कार, जहाँ तपाईँले पाउन सक्नुहुन्छ स्कुल बोर्डिङका जुत्ता चप्पल, रेडिमेड कपडाहरू, साथै विदेशमा स्वदेशमा बनेको सबै रेडिमेड कपडाहरू पाइन्छ है। त्यति मात्र होइन, फेरि के पाइन्छ भन्दाखेरि मकालो फुटबल अरे होइन, अनि त्यसपछि मकालो फुटबल, त्यसै गरी थाइल्यान्ड कोरियन जुत्ता चप्पल पनि पाइन्छ यो मनकामना फ्यान्सी स्टोरमा, जुन चाहिँ रत्नगर 2 हाई स्कुल रोडमा रहेको छ। र प्रोप्राइटर हाम्रो रमेश लोनी नाति हुनुहुन्थ्यो क्या अरे होइन? हो नि हो। कति अल्छी गरे आउनु फेरि होइन बोल्यो भने कस्तो अल्छी गरे होला? हो हो भनिरहेको छु पछाडिबाट। अनि अनि फोन नम्बर चाहिँ रहेको छ, म भनौँ कि तिमी आफै भन्छौ? भन्नु न हजुरबाले भनेको सुनौँ। आज फोन नम्बर रहेको छ 0556562357 होइन, अनि मोबाइल नम्बर भन्छ नि क्या अर्को है, मोबाइल नम्बर रहेको छ 9845044399। यो दुईवटा नम्बरमा फोन गर्नुहोस्, ट्याक्कै मनकाउने फ्यान्सी स्टोरमा फोन लाग्छन् क्या अरे। हो, अनि तपाईँलाई आवश्यक परेको ब्रान्डेड जुत्ता चप्पल स्कुल बोर्डिङका ड्रेसहरू अर्डर गर्न सक्नुहुन्छ। अन्त अब भने हामी एउटा गीतम सुनौँ पर्या जस्तो लाग्यो है, गीत गाइदिउँ कि नगाइदिउँ? गाउँ त आज गीत नगाउने कि है, घाँटी दुखिरहेको टन्सिल भयो भने अघि हुनेनौ, अब टन्सिल भइरहेछ, अब धेरै गीत गायो भने यसो गरौँ न हजुर, एउटा त्यो पिँडालु कोक्या भन्ने गीत सुन्नु नयाँ रहेछ नि त बजारमा, ए पिँडालु कोकाए साँच्चै गाउन गाह्रो पर्छ, घाँटी दुखिरहेछ नगाउँ होला है, कोक्याको पिँडालुले ठिक हुन्छ नि त, झन् कोक्या कोक्या गर्यो भने खोक्दा खोक्दा खोक्दाखेरि सिल्टिम्बुर भयो भने के हुन्छ फेरि, ल त्यसो भयो अब हामी यता रेडियो खोलेरै सुन्छौँ यो गीत, बद्री पङ्गेनी र चन्द्र अर्यालको आवाजमा रहेको यो गीत तपाईँको माझमा राख्छौँ, यसपछि छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ, रेडियो अर्पण छोडेर कहीँ नजानु होला है, प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आँख खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाँडी, फोन नम्बर 0556

हाम्रा विशेषताहरू कक्षा 7, 8, 9 र 10 पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै 5 विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेशन सेन्टर खैरनी 4 पर्सा चितवन फोन नम्बर 056-583-544 मोबाइल 98-450-49-278 र 98-550-58-260 You're listening to your favorite radio station, Radio Arpan, 104.5 MHz, your perfect choice. फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम अर्पणको चौतारीमा म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ सँगै हुनुहुन्छ मेरो आदरणीय हजुरबा र हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल हजुर सुन्दै हुनुहुन्छन् क्यारे रेडियो अर्पण 104.5 मेगाहर्ज र सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर कार्यक्रम अर्पणको चौतारी सुनिराख्नु भएको छ र कार्यक्रम अर्पणको चौतारीसम्म आउनको लागि दुईवटा गोरेटो हो बिल्कुलै खुल्ला गरिराखेका छौँ क्यारे 056-583-332 अनि 635-333 होइन नाति र यो दुईवटा बाटो भएर आउनुहोस् अनि उखान टुक्काको रमाइलो खेल खेल्न पाइन्छ सँगसँगै मनोकामना फेन्सी स्टोरको तर्फबाट एउटा आकर्षक पुरस्कार पनि छँदैछ र रमाइलो कुराकानी पनि हुन्छन् क्या कान्छौ अनि अनि अनि त्यसपछि मनकामना फेन्सी स्टोरमा चाहिँ बोर्डिङ स्कुलका जुत्ता चप्पल रेडिमेड कपडाहरू स्वदेशमा विदेशमा बनेका फेसन अनुसारको कपडाहरू पनि पाइन्छ सँगसँगै मकालु सुज होइन मकालु फुटवेयर स्काई सुज अनि त्यसपछि बियरडियर हिल सुज अनि त्यसपछि विभिन्न कोरियन तथा थाइल्यान्ड जुत्ता चप्पल पनि पाइन्छ मनकामना फेन्सी स्टोरमा लौ बाहिरतिर कोही नाता नाति अनुभव जस्तो लाग्यो ढक ढक दुधुक गर्न लाग्यो ढोक खोल्नु पर्यो अरे है र नाति ढोक खोल्नुहोस् ल भित्रै पठाउनुहोस् है ल आउनु भएको छैन अरे ल ढोका त खोल्नु भएको थियो राजनाथले यसो चियाएर हेरेको ल हजुरबा आएको छ आउनु भएको छैन क्यादी खोइ बाहिर कोही पनि हुनुहुन्न भन्नुभएको क्या है 056-583-332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ अनि रमाइलो कुराकानी हुन्छ उतापट्टि चस्मे नाति मुसु मुसु हाँस्दैछन् कति नै उसको सुनको दाँत जस्तै देखाए जस्तो लाग्यो मलाई है मेरो नातिको हेर न कस्तो अब यो झ्याउ त नाच हो कि के नाच हो जस्तो बर्नु पर्ने आँटे जस्तो लाग्यो हेर कान्छु है हजुर तपाईँको लागि भनेर हामीले दुईवटा टेलिफोन लाइन खुल्ला गरेका छौँ 056-563-332 अनि 056-563-333 यति बेला कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी अनि खेल खेल्छौँ को हुनुहुन्छ हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो दुधपानी 4 गणेश भट्ट के गर्नुहुन्छ नातिले बसी बसाइ हो है खाजा भयो कि भएन कति खेर हुने हुन् एकछिनपछि हुन्छ ल कार्यक्रममा आउनु भएको थियो क्या अरे यो कार्यक्रमको बारेमा थाहा छ मेरो नातिलाई हल्का फुल्का हामी उखान टुक्कको आदि अंश सोध्छौँ होइन अनि आदि अंश चाहिँ मेरो नातिले मिलाउनु पर्छ कि है अन्त उखान टुक्क सोधौँ तयारी हो अन्त ट्याक्कै मिलाउनु पर्छ है त नाति ल पछाडिको भाग छ बाघले पनि खाँदैन अगाडिको भाग के होला गणेश नाति कता राखुन् कुनि बाघले पनि खाँदैन अब के चिज होला त्यस्तो बाघले पनि नखाने ल मिलाउनु पर्यो अगाडिको सजिलै छन् क्या अरे पास भयो है खेल हुने त कुरै भएन नि है गणेशजी हुन्छ, यसको सही जवाब के हो भनेर जान्नको लागि चाहिँ रेडियो सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ। नमस्कार। जुटपानी चारदेखि गणेश भट्ट हुनुहुन्थ्यो, उहाँले पनि मिलाउन सक्नु भएन। आज कार्यक्रम अर्पणको चौतारीमा तपाईँ पनि आउन सक्नुहुन्छ क्यारे 0656 333 32 अनि 33 बाटोबाट आउनुहोस्। रमाइलो कार्यक्रम अर्पणको चौतारीसम्म आइपुग्न सक्नुहुन्छ र उखान टुक्क मिलाउने साथी मेरा नाता नातिनीहरूबाट चाहिँ एकजनाले विजेता पनि बनाउँछौँ। विजेताले मनकामना फ्यान्सी स्टोरको तर्फबाट एउटा आकर्षक पुरस्कार पनि पाउँछन् क्यारे। यो उखान टुक्कको दबाब भन्नुपर्ने अब कान्छ भनिदिनु न त भनिदिउँ। यो अघि हामीले सोधेका थियौँ दुईजना नातिहरूलाई होइन, बाघलाई पनि खाँदैन, अगाडिको भाग चाहिँ रहेको छ आँटी मान्छेलाई बाघले पनि खाँदैन। सजिलो थियो नि, सजिलो थियो, आँटी मान्छेलाई भन्नु पर्थ्यो तपाईँले, खाली ठाउँ त्यसरी भर्नु पर्थ्यो, बाघले पनि खाँदैन, आँटी मान्छेलाई बाघले पनि खाँदैन। पक्कै पनि हामीले आँट गर्नुपर्छ, आँट गरिसकेपछि कुनै पनि बाधा अर्जनले रोक्न सक्छ जस्तो। आँट गरेन भने फेरि मुखमा माट पनि आउँदैन नि खान्छु होइन, आँट गऱ्यो भने माट आइन्छ, माट आयो भने त बाघले पनि खाँदैन टक्कै। ल आँट गऱ्यो थियो होइन, बल भयो भने टक्कलाई त अलि अनि हिस्टक पुस्त देख्यो भने त बाघले डराइहाल्थ्यो नि होइन। अब रेडियो अर्पण गीत बस्छन् गरे खान्छु, ल त्यो रेडियो झिकेर बजाउँदा खान्छु ल त ल ठुलो गरेँ है त। भोटमा बस्ने भोटिनी हजुर, तराईमा बस्ने थारुनी भोटमा बस्ने भोटिनी, तराईमा बस्ने थारुनी पावरवाला चस्माले हेर्दा सबै देख्छु तरुणी मैले कसो गर्नु, सबै देख्छु तरुणी मैले कसो गर्नु, सबै देख्छु तरुणी मैले कसो गर्नु, तरुणी तरुणी मैले कसो गर्नु, सबै देख्छु तरुणी मैले कसो गर्नु, सबै देख्छु तरुणी मैले कसो गर्नु, सबै देख्छु तरुणी मैले कसो गर्नु। तरुनी कसो गरौँ खाडने जानकी तर्मी मगरको आवाजमा यो निकै नै नयाँ भाका तपाईँको माझमा प्रस्तुत गऱ्यौँ। निकै नै रमाइलो भाका रहेको छ, अहिले चर्चा पनि बटुल्न सफल भइरहेको छ। सुमधुर भाका तपाईँको माझमा राखिसकेका छौँ भने कार्यक्रम अर्पणको चौतारीमा हामी जुटिरहेका छौँ तपाईँसँग उखान टुक्काको खेल खेल्नको लागि। यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने राजको इसारा पनि पाएका छौँ। कहाँदेखि को हुनुहुन्छ उहाँलाई पनि स्वागत गरौँ। हजुरमा हजुर नमस्कार। नमस्कार नमस्कार, कहाँदेखि बोल्नुभयो? वीरेन्द्रनगरबाट। हाम्रो भानु नाति पऱ्यो है, अनि के छ नाति खबर? एकदम झकास छ हामी पनि है। अनि खाजा भयो कि भएन कान्छोको? भएन है, कतिखेर हुने हो? ल ल, भनेपछि टक्क खाजा बनाइराख्ने है, हजुरको पनि आउँछु, सँगै बसेर खानुपर्छ है त। ल कार्यक्रममा छौँ, उखान टुक्क सोधिहाल्छु है त नातिलाई। ल पछाडिको भाग छ बिख हुन्छ, अगाडिको के होला? पछाडिको भाग रहेको छ बिक हुन्छ अब सजिलै छन् क्या अरे पछाडिको भाग चाहिँ पिक हुन्छ अगाडिको के हुन्छ होला नबुझ्ने मान्छेलाई अमृत पनि बिस हुन्छ फाइनल जवाब हो नातिको ल कम्प्युटरलाई सोधौँ है त तपाईँको जवाब बिग्रियो भानुजी मिल्ला मिल्ला जस्तो गरेर बिग्रियो नि त जवाब त हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार नाति आउनु भएको थियो है वीरेन्द्रनगरबाट यसरी नै तपाईँसँग रमाइलो कुराकानी गर्दा गर्दै कुराकानी गर्न भ्याइँदैन हजुरबा अब बिदा लाउनुपर्छ है त्यही त हो अब भैँसी कराइसक्यो होला गोठमा हेरेर कान्छ चौता दिन बसेर मात्रै पनि भएन होइन अब पानी खुवाउनु पर्यो अब मेरो नाति गएर अब घाँस काट्न पनि जानु पर्ला मकै गोड्न पनि जानु छ मकै गोड्नु पनि जानु बारी पनि गोडी भ्याएको छैन त्यो पनि हो अब धानको बिउ पनि राख्नुपर्छ क्या यता तल बेसीमा आएर धानको बिउ पनि राख्नु छ अब कुन धानको बिउ राख्ने बिउ पनि पाइरहेको छैन हजुर कस्तो यसपालि त साह्रै टेन्सन भइरहेको छ ए ल त्यो धानको बिउ चाहिँ खोज्ने जिम्मा तिमीलाई दिएँ मैले होइन राम्रो खालको धानको बिउ किनेर ल्याउनुपर्छ कान्छ यसपालि धेरै राम्रोसँग फल्ने धान चाहिँ ल्याउनुपर्छ ल त्यही त नि अब पनि कार्यक्रमबाट बिदा लिनुपर्ने बेला भइसकेको छ हामीसँग आज पर्साबाट लोड सेडिङ श्रेष्ठ आउनुभएको थियो मिलाउन सक्नुभएको थिएन जुटपानी चारबाट गणेश भट्ट आउनुभएको थियो उहाँले पनि मिलाउन सक्नु भएन त्यस्तै गरी अन्तिममा वीरेन्द्रनगरबाट भानुपन्त आउनुभएको थियो लगभग मिलाइसक्न खोज्नु भएको थियो तर मिलेको छैन यसको सही जवाब पनि अहिले नै भन्ने कि अर्को हप्ता भन्ने अर्को हप्ता भन्ने धेरै हुन्छ बिख हुन्छ भनेर हामीले पछाडिको भाग सोधेका थियौँ अगाडिको भाग चाहिँ रहेको छ धेरै खाए अमृत पनि बिक हुन्छ एकदम सही जवाब चाहिँ यो थियो यतिन्जेलसम्म रेडियो सुन्नुभयो रेडियो सुन्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद फोन गर्नुभयो फोन गर्नुहुने तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद दिन्छौँ फोन प्रयास गर्नुभयो फोन प्रयास गर्नुहुने तपाईँलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्छौँ हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेललाई पनि हृदयदेखि नै आभार व्यक्त गर्छौँ मनकामना फेन्सी स्टोर्सले हामीलाई पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर्सलाई पनि हृदयदेखि नै धन्यवाद गर्दै अब भने कार्यक्रम अर्पणको चौतारीबाट उठ्नुपर्छ अर्पणको चौतारीबाट म हजुरबुवा अनि म तपाईँको साथी राजन दिल गुरुङ दुवैजना एकैसाथ छुट्टिन्छौँ हवस् त नमस्कार सत्र